मलाई अति नै गाह्रो भयो, काले कालको सम्झना गाह्रो भयो। होला तिम्रो जीवन साथी राम्रो, काले कालमै हाँसियो खेलियो, अब त बेटा हुन होला हाम्रो। अति नै गाह्रो भयो, काले कालको सम्झना गाह्रो भयो। कहाँ छौ कस्ती छौ होला तिम्रो जीवन साथी राम्रो, काले कालमै हाँसियो खेलियो, अब त बेटा हुन होला हाम्रो। काले कालमै हाँसियो खेलियो, अब त बेटा हुन होला हाम्रो। Oh, no. छुट्टी बस्दाको पोको सधैँ आउँछ तिम्रो नै रिङ्ग जम्पो कहाँ छौ कस्ती छौ होला तिम्रो जीवन साथी राम्रो भले कालमै हाँसियो खेलियो अब त बेटा हुन होला हाम्रो बस्दाको पोको सधैँ आउँछ तिम्रो नै रिङ्ग जम्पो होला तिम्रो जीवन साथी राम्रो भले कालमै हाँसियो खेलियो अब त बेटा होला हाम्रो भले कालमै हाँसियो खेलियो अब त बेटा होला हाम्रो Thank you.